अब मैं इसके बाद एक ऐसे मुकर्रर और दाई इस्लाम को आपके सामने दावत स्टेज दूंगा जिनकी जात मुहताज तआरुफ नहीं है, जिन्होंने अपनी खिताबत का कुछ ही सालों में वो लोहा मनवाया है कि सामईन उनके खिताब को सुनकर हजारों जलालत और गुमराही में भटके हुए इंसानों को दर्द और गम मिला है, हजारों राह रास्त से भटके हुए इंसानों को सिरात मुस्तकीम पर चलने का सबक मिला है, जिनसे मेरी मुराद हजरत मौलाना कारी मोहम्मद इलियास साहब पीरामनी दामन बरकातुहुमुल आलिया है। मैं हजरत वाला से निहायत ही मुअद्दबाना दरख्वास्त करता हूँ कि हजरत वाला आए और अपनी जामियाना नासिहाना और पुरजोर खिताबत से हम सामईन के दिलों को मुस्तफीद फरमाए। الحمد لله الحمد لله حمدا كثيرا كما أمر ونشهد أن لا إله إلا الله وحده لا شريك له في الخلق والأمر ونشهد أن سيدنا ومولانا محمدا محمدا عبده ورسوله المبعوث إلى الأسود والأحمد لتتميم مكارم الأخلاق لا يخلق نبي ولا رسول بعده ولا أمة بعد أمتي ولا شريعة بعد شريعتي ولا كتاب بعد كتابي صلى الله تعالى عليه وعلى آله وأصحابه الذين هم خلاصة العرب العرباء وخير الخلائق بعد الأنبياء وهم كالنجوم في السماء للاهتداء والاقتداء وهم مفاتيح الرحمة ومصابيح الغرر أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يريدون ليطفئوا نور الله بأفواههم والله متم نوره ولو كره الكافرون وقال الله تبارك وتعالى ادفع بالتي هي أحسن فإذا الذي بينك وبينه عداوة كأنه ولي حميم وقال النبي صلى الله تعالى عليه وسلم إنما بعثت لأتمم مكارم الأخلاق صدق الله مولانا العظيم وصدق رسوله النبي الأمي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين زور سے ایک مرتبہ پیار محبت کے ساتھ درود شریف پڑھ لو گے. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اسٹیج پر جلوہ افروز بڑے بڑے علماء کرام, حاضرین مجلس, عزیز دوست اور بزرگوں, عزیز نوجوان میرے بھائیوں, میں نے آپ لوگوں کے سامنے قرآن مقدس کی دو آیت شریفہ اور اللہ کے آخری نبی, تمام نبیوں کے سردار, آقا نامدار, تاجدار مدینہ, صد گمت کے مکی, کالی کملی والے, سنہری جالی والے محمد الرسول اللہ صلی اللہ تعالی علیہ وسلم کی ایک پیاری حدیث آپ لوگوں کے سامنے پڑھی ہے. دعا کرے کہ اللہ رب العزت مجھے بات کو صحیح صحیح کہنے کی توفیق عطا فرما. اللہ ہم سب کو دھیان سے سننے کی توفیق بخشے, اللہ عمل کی توفیق عطا فرمائے, اور اللہ امت کا درد دے کر امت تک صحیح علم پہنچانے کے لیے اللہ مجھے اور آپ کو سب کو عافیت کے ساتھ قبول فرما لے. عزیز میرے بھائیوں, اسٹیج پر جو جلوہ افروز جو علماء کرام آپ کے سامنے ہیں, میں تو آپ کا گھر کا آدمی ہوں, مقامی آدمی ہوں, آپ تو مجھے سنتے رہتے ہیں, لیکن حضرت والا مہاراشٹر سے تعلقات رکھتے ہیں اور حضرت امت کی فکر کے لیے پورے ہندوستان کا سفر کرتے ہیں کہ بھائی انسانیت کو دیکھو, مذہب کو نہ دیکھو. آج جو دنیا کے اندر حالات جو پیش آ رہے ہیں کہ ہندو مسلمان, سکھ عیسائی ایک دوسرے کے دشمن بنے کھڑے ہیں, حضرت والا یہی کام کر رہے ہیں کہ بھائی ہمیں مذہب کو نہ دیکھنا چاہیے, ہم سب ایک باپ کی اولاد ہے اور ایک ماں کی اولاد ہے. حضرت آدم علیہ السلام سے تمام اولاد دنیا میں تشریف لائی ہے اور قیامت تک یہ اولاد چلتی رہے گی. یعنی مذہب کے نام پر سیاست کرنا, اپنی روٹی کو پکانا, اپنی کرسی کو سنبھالنا, یہ حضرت والا ہندوستان کے کونے کونے میں یہ دعوت پہنچانے کے لیے جاتے ہیں کہ دیکھو بھائی ہم انسانیت بن کر رہے, ہم ایک بھائی دوسرے بھائی کو اپنا بھائی سمجھ کر رہے. حدیث صحیح میں جناب رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, المسلم اخو المسلم, کہ مسلمان مسلمان کا بھائی ہے. لیکن ایک حدیث میں ادھر اٹھا کر دیکھو, بخاری شریف کو اٹھاؤ, جناب رسول اللہ صلی اللہ علیہ وسلم کے سامنے یہودی کا جنازہ جا رہا ہے, اللہ کے نبی صلی اللہ علیہ وسلم کھڑے ہو گئے, صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین نے فرمایا, اللہ کے نبی مسلمان کا کسی صحابی کا جنازہ تو نہیں ہے, یہ تو ایک یہودی کا جنازہ ہے. اللہ کے نبی نے صحابہ کیوں کہا, او میرے صحابہ چاہے وہ اس کے پاس اسلام نہیں ہے, ایمان نہیں ہے, لیکن انسان تو ہے نا, انسان کی عزت کرو. تو آج جو ہمارے علماء کام کر رہے ہیں کہ بھائی انسان بن کر رہو, انسان ایک دوسرے کا ہمدرد, ایک دوسرے سے محبت الفت سے رہے گا تو انشاءاللہ اپنے ملک میں امن و امان اور شانتی والی زندگی اللہ نصیب کر دے گا. میں نے قرآن پاک کو بھی پڑھا ہے, اس کا مطلب اور میننگ بھی یہی ہے کہ جناب رسول اللہ صلی اللہ تعالی علیہ وسلم جب مکہ مکرمہ میں دین کا کام کر رہے تھے تو کفار مشرکین کہتے تھے کہ اے محمد ہم تیرے دین کو مٹا کر رہیں گے. جو کلمہ لے کر آئے ہیں ہم اس کو مٹا کر رہیں گے, اس کے نور کو مٹا کر رہیں گے, لیکن آسمان و زمینوں کا مالک یہ کہہ رہا تھا, او میرے محمد, اے میرے مزمل اور مدثر طہ یاسین, آقائے نامدار تاجدار مدینہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم, آپ فکر نہ کرے, آپ غم نہ کرے, چاہے کفار مشرکین آپ کے دعوت کا انکار کرتے رہے. اور قرآن میں اور جگہ آپ کو میں دلیل دیتا ہوں, قرآن پاک میں اللہ نے ارشاد فرمایا, ادعو الى سبیل ربک بالحکمت والموعظت الحسنت وجادلهم باللتی ہی احسن, کہ لوگوں کو دین کی دعوت دو, لوگوں کو دین کی طرف بلاؤ, تو کس کے ساتھ بلاؤ؟ محبت کے ساتھ, الفت کے ساتھ, پیار کے ساتھ بلاؤ. حضرت موسیٰ علیہ السلام فرعون کے پاس جا رہے تو اللہ نے یہی تعلیم دی کہ زبان کو نرم اختیار کرنا, شاید اللہ پاک اس کے سینے میں ایمان اتار دے, اس کے سینے میں ایمان اتار دے. اس لیے ایک شاعر نے کہا ہے, اللہ پاک نے ہر عضو میں ہڈی رکھی ہے, ناک میں دیکھو تو بھی ہڈی ہے, انگلیوں میں دیکھو تو بھی ہڈی ہے, آپ گھٹنے میں دیکھو تو بھی ہڈی ہے, پورے جسم کو آپ دیکھو ہڈیوں سے اللہ نے بنایا ہے, لیکن ایک عضو ایسا ہے جس میں اللہ نے ہڈی نہیں پیدا کی, وہ کیا ہے؟ بولو بھائی, بولو زور سے, ارے زور سے بولو, زبان, جنہیں آپ نے گجراتی میں جیب کہے ہیں, جیب, کہ آج تاری بند رہی تو آپ نے نجات, نہ آج وہ چالو رہے تو بولو بھائی سپاٹا پر ہے, ارے گجراتی نے کہوت ہے. حدیث صحیح میں بھی ہے, جو چھپ رہا وہ کیا ہو گیا؟ بولو بھائی, نجات پا گیا. اس لیے حضرت اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, معاذ, یا معاذ, تجھے پورے دین کا خلاصہ بتلاؤں, پورے دین کا خلاصہ بتلاؤں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, معاذ, یوں پریکٹیکل اللہ کے نبی نے کر کے دکھایا کہ معاذ, اس کو سنبھال کے رکھنا. اللہ کے نبی نے اپنی زبان مبارک کو پکڑا اور پکڑ کر کہا, معاذ, اس کو سنبھال کر رکھنا, جہنم میں سب سے زیادہ دھکا دینے والی یہ زبان ہوگی, یہ زبان ہوگی. آج بتاؤ, صبح سے لے کر شام تک ہم کتنوں کو دل توڑتے ہیں, ہم کتنوں کو گالیاں بکتے ہیں, ہم کتنوں کے ساتھ بدتمیزی سے بات کرتے ہیں, کتنوں کی عزتیں لوٹ لیتے ہیں, ہم کتنوں کو بے عزت کر دیتے ہیں, ہم بے عزت کر کے بھی خوش ہوتے ہیں, کسی کو گالی دے کے بھی خوش ہوتے ہیں. میرے نبی کی تعلیم تو دیکھو, میرے نبی کی تعلیم دیکھو, قرآن میں کیا کہہ رہا ہے اللہ, کہ دیکھو آپ کے ساتھ کوئی برا معاملہ کرے, آپ کے ساتھ کوئی خراب معاملہ کرے, آپ اس کے ساتھ خراب معاملہ نہ کرو, آپ اس کے ساتھ محبت کا اور الفت کا اور پیار کا معاملہ کرو گے تو انشاءاللہ وہ تمہاری محبت کے اندر کیسا ہو جائے گا؟ بولو بھائی, دیوانہ ہو جائے گا, تمہارا پکا دوست بن جائے گا. آؤ قرآن پڑھ کر سناتا ہوں. قرآن پاک میں اللہ نے ارشاد فرمایا کہ جب کسی کو آپ ایمان کی دعوت دینے کے لیے جاؤ تو حکمت کے ساتھ, محبت کے ساتھ ایمان کی دعوت دو. ادعو الى سبیل ربک بالحکمت والموعظت الحسنت وجادلهم بالتی هی احسن, اچھے الفاظوں کے ساتھ, اچھے پیار و لہجے کے ساتھ, آپ قرآن و حدیث کے صحیح واقعات کے ساتھ آپ لوگوں کو دین کی باتیں سنائیں گے تو انشاءاللہ العزیز, انشاءاللہ العزیز, اللہ ان کے دلوں میں وہ دین کی باتیں کیا کر دے گا؟ وہ لوگ بھائی اتار دے گا. تو میں آپ کو وہ شاعر سنا رہا تھا کہ اللہ نے ہر عضو میں ہڈی رکھی ہے لیکن ایک عضو ایسا ہے جس میں وہ لوگ بھائی ہڈی نہیں ہے, وہ ہے زبان. شاعر کیا کہتا ہے, اللہ کو پسند نہیں سختی زبان میں, اللہ کو پسند نہیں سختی زبان میں, اسی لیے تو نہیں رکھی ہڈی زبان میں. شاید ہی آپ نے کبھی سنا ہوگا کہ اللہ پاک نے ہڈی نہیں رکھی, اس لیے نہیں رکھی کہ اللہ کو سخت زبان بولو بھائی پسند نہیں ہے. حضرت موسیٰ علیہ السلام جا رہے ہیں فرعون کے پاس. میں آپ کو ایمان سمجھا رہا ہوں کہ آج مسلمان ہیں, آج ہمارا کوئی دشمن نہیں ہے, आज हम एक दूसरे के दुश्मन बने खड़े हैं, एक दूसरे का बुरा सोचते हैं, आज जुबान पर मीठी मीठी बातें और पीठ पीछे वो लोग आए खंजल लेकर खड़े, कब मौका मिले उसको नुकसान पहुंचा। ये मुनाफिकों की अलामत है। आज मुसलमानों, आज हमसे ही नुकसान हो रहा है इस्लाम का, गैरों को छोड़ो, आज हम एक दूसरे के टांटे पकड़ कर खींच रहे कि ये मेरे से आगे कैसे बढ़ जाओ। आज मोहब्बत, उल्फत, दरगुजर, माफ करना सीख जाओगे तो इंशाल्लाह दुनिया भी जीत जाओगे और आखिरत भी जीत जाओगे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने पूरे 10 लाख अहादीसों का खुलासा मैं एक हदीस में बयान कर देता हूँ। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपने बेटे अनस को कहा, क्योंकि खादिम थे हजरत अनस रजी अल्लाह ताला अन्हु, खादिम थे, बेटा अनस एक बात बतलाऊं, वो करना बड़ा मुश्किल है, कर लेगा अल्लाह तेरी दुनिया भी बना देगा, आखिरत भी बना देगा। हजरत अनस रजी अल्लाह ताला अन्हु ने फरमाया, अल्लाह के नबी कौन सी बात है जिसके लिए बड़ा मुजाहिदा करना पड़ेगा, बड़ा बर्दाश्त करना पड़ेगा, बड़ा सख्ती बर्दाश्त करनी पड़ेगी, कौन सी चीज है? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बेटा अनस अपने दिल को किसी के बुक्स के लिए पाक कर देता, अपने दिल के अंदर किसी की दुश्मनी ना रखना, किसका बुरा ना सोचना, किसी के बारे में गलत बातें मत करना। क्यों? कि दिल साफ होगा तो बोलो भाई दुनिया भी आज आसानी के साथ गुजर जाएगी, और मरने के बाद जो लाह महदूद जिंदगी है कब्र में, फिर भी अल्लाह कह देगा ये मेरा नेक बंदा है या मेरी नेक बंदी है, उसे छोड़ दो, यहां से कामयाबी शुरू हो जाएगी। अजीजों मेरे प्यारो, आज हम सबको एक होने की जरूरत है, आज हम सबको एक होने की जरूरत है। आपस में दुश्मनियों को खत्म करो, हमारा मिशन ये है। आज अखलाक ना कोई पढ़ाता है ना कोई बताता है, कि आज हम सबको अखलाक सीखने की जरूरत है। हमारे पास सब कुछ है, लेकिन बोलो भाई क्या नहीं है? अच्छे अखलाक नहीं है, अच्छे बोल नहीं है। आज ये दो चीजें हमारे अंदर आ जाए तो हमारी जिंदगी नूरुन अला नूर बन जाएगी, चैन और सुकून वाली जिंदगी अल्लाह दे देगा। तो अजीजों मेरे प्यारो, हजरत मूसा अलैहि सलातु वस्सलाम फिरौन को ईमान की दावत देने के लिए जा रहे, तो अल्लाह ने फरमाया, मूसा और हारून अलैहि सलातु वस्सलाम आप दोनों भाई जा रहे हैं, बड़ी हिकमत के साथ, मोहब्बत के साथ उनको ईमान की दावत देना, शायद उसके दिल में ईमान उतर जाए। हज़रत मौलाना शेख अली थानवी रहमतुल्लाह अलैह ने बयानात के अंदर लिखा है, 22 या 23वीं जिल्द में लिखा है, और दूसरी दलील भी देता हूँ, हुज़ूर आप हजरत मूसा अलैहिस्सलाम के 300 वाकयात एक किताब है, उसमें भी ये हदीस लिखी है कि जब हजरत मूसा अलैहिस्सलाम जब फिरौन के पास गए थे तो हजरत मूसा अलैहिस्सलाम ने कहा, फिरौन जो तू ईमान लिया है, क्या लिया है बोलो भाई? ईमान लिया है, अल्लाह तुझे वो नेमतें देगा कि दुनिया का कोई बादशाह तुझे वो नेमतें नहीं दे सकता है। बोले कौन सी नेमत है? कहा कि जो ईमान लिया है तू तो कयामत तक तू जिंदा रहेगा। फिरौन को कहा, किसको कहा बोलो भाई? फिरौन को कहा, जो तू ईमान लिया है कयामत तक तू जिंदा रहेगा, और जो तू ईमान लाए कयामत तक तेरी जवानी रहेगी, तू ईमान ले आए कयामत तक तू बीमार भी नहीं होगा, और चौथा इनाम, तू ईमान ले आए कयामत तक तू मरेगा भी नहीं, हमेशा जवानी के आलम में रहेगा, कभी बीमार भी नहीं होगा। बोलो भाई उसकी किस्मत में अल्लाह पाक ने ईमान नहीं लिखा था। आज अल्लाह ने मुझे और आपको जो ईमान दिया है ये इतनी बड़ी दौलत है, इतनी बड़ी दौलत है, आज दुनिया में हमको इसकी कदर नहीं महसूस होगी, मरने के बाद हमें पता चलेगा ये ईमान कितनी बड़ी दौलत है। आज ईमान के साथ हम एक दूसरे से दुश्मनी करें, ईमान के साथ एक दूसरे से मुसलमानों बुग्ज़ अदावत रखे, ये इस्लाम में मुसलमानों जेबा नहीं देता है, ये हम पर जेबा नहीं देता है, अच्छा नहीं लगता है। आज हम सबको चाहिए कि जिससे भी गलती हो गई, दुनिया है, उतार चढ़ाव आता है, एक दूसरे को माफ कर दो, एक दूसरे को गले लगा लो, एक दूसरे को सलाम आम करो, तो इंशाल्लाह अल्लाह तबारक व तआला हमारी कौम को आगे ले जाएगा। अभी न्यूजीलैंड में जो मामला हुआ, हम सबको पता है मुसलमानों, याद रखो जब भी इस्लाम कुर्बानी देता है अल्लाह मांगता क्या है, बोलो भाई बोलो जोर से, कुर्बानी मांगता है। अभी न्यूजीलैंड में हुआ अजीजों मेरे प्यारों, ये गम सबके दिलों पर है, अल्लाह ने वो गम मुसलमानों को कुर्बानी का बदला ये हफ्ते में दे दिया है कि 50 से ज्यादा लोग न्यूजीलैंड में ईमान लिया है, 50 से ज्यादा लोग। आज हमारे अखलाक अच्छे बना ले, आज हर कौम तरस रही है कि हमें कोई चैन और सुकून वाला रास्ता मिल जाए, कोई मजहब ऐसा मिल जाए कि भाई हमें चैन और सुकून अता फरमाए। लेकिन आज देखा जाए कि मुसलमान मुसलमान का ही पांव खींच रहा है, मुसलमान मुसलमान की ही बुराई कर रहा है, हिंदू कह रहा है तुमसे तो अच्छे हम लोग हैं, हम हिंदू में इस तरह नहीं करते। आज हमारे अखलाक जो थे वो गैरों ने ले लिए, और गैरों के जो अखलाक थे वो हम लोगों ने ले लिए। इसलिए अजीजों मेरे प्यारों, मैं आप सबको बड़े दर्द दिल के साथ कहता हूं कि अपने आप को अल्लाह के लिए एक दूसरे को माफ करना सीख लो, दरगुजर करना सीख लो, एक दूसरे को गले लगाना सीख लो। अल्लाह के लिए किसी को माफ करोगे अल्लाह तुम्हें पूरी जिंदगी का हिसाब माफ कर देगा। अल्लाह के लिए कोई मुश्किल नहीं, अल्लाह को कोई पूछने वाला नहीं है। इसलिए अजीजों मेरे प्यारो, अल्लाह के लिए मैं ये चीजें आपको बता रहा हूं कि ये बड़ी बड़ी रातें भी आ रही है, ये प्रोग्राम इसी निस्बत से रखा गया है कि इंसानियत कॉन्फ्रेंस, कि भाई इंसान क्या चीज है। इंसान वो चीज नहीं है कि काट पे काट कर गाजल मूली की तरह काट कर फेंक दिया जाए। याद रखो जब भी इस्लाम पर हमला हुआ, जब भी मुसलमानों पर हमला हुआ, इस्लाम पस्त नहीं गया, अल्लाह पाक ने इस्लाम को बुलंदी अता फरमाई है। जैसे बारिश के मौसम में जैसे जमीन मुर्दार हो जाती है, और बारिश के मौसम में जैसे बारिश होती है और जैसे जमीन लहलहाती हो जाती है, जब भी इस्लाम पर ईमान वालों पर हालात आते हैं, अल्लाह ईमान वालों के ईमान के अंदर बढ़ोतरी कर देता है, इस्लाम को इज्जत दे देता है। कुफारे मुशरिकीन अल्लाह के नबी को यही कहते थे, हम आपके ईमान को, जो ईमान लेकर आए, जो कलमा लेकर आए, हम उसको मिटा कर रहेंगे? ना ना, जमीन और आसमान का अल्लाह क्या कह रहा था कि युरीदून लियुतफियू नूर अल्लाह बिअफवाहिहिम वल्लाहु मुतिम्मु नूरिही वलौ करिहल काफिरून। चाहे कुफार मुशरिकीन ये नबी सल्लल्लाहु अलैहि वसल्लम ये कहते रहे कि हम तेरे नूर को मिटा कर रहेंगे, तेरे ईमान को मिटा कर रहेंगे, लेकिन मैं वादा करता हूं, क्या कहता है अल्लाह, कहता है मैं वादा करता हूं तेरे ईमान का नूर मैं दुनिया के कोने कोने तक मैं पहुंचा कर रहूंगा। बोलो पहुंचाया कि नहीं पहुंचाया? कहां मक्का मुकर्रमा, कहां मदीना मुनव्वरा, और कहां कौन की ये जमीन? अल्लाह ने, बोलो भाई हमको ईमान पहुंचाया कि नहीं पहुंचाया? हम सब ईमान की बदौलत हम यहाँ दीन के मुजाकरे के लिए बैठे हैं, और बड़े बड़े उलमा यहाँ आए, किस लिए आए कि भाई हमारा ईमान सवर जाए, हमारा ईमान बन जाए, हमारा यहाँ दुनिया में ईमान वाली जमात में तो है, मौत आए, मौत आए, ऐसा ना हो कि हमारी जुबान से कलमा छीना जाए। अभी अभी हफ्ते की एक बात कह रहा हूं मैं आपको, कि मुझे एक आदमी ने बताया कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम एक हरम के इमाम को ख्वाब में आए और कहा इस साल जितने भी लोग मरे हैं इल्ला माशाल्लाह, ख्वाब सच्चा भी हो सकता है बुरा भी हो सकता है, लेकिन मैं आज के माहौल के एतबार से बता सकता हूं। उन्होंने कहा कि 10 लाख से ज्यादा मुसलमान दुनिया में मरे हैं, मुश्किल से कोई ईमान पर मरा हो दुनिया से, मुश्किल से कोई ईमान पर मरा। आज हमारा मुसलमानों रजाकता चेहरा लिबास ये आतंकवादी नहीं बताता, आज हमारे अखलाक आतंकवादी बन चुके हैं, हमारे बोल आतंकवादी बन चुके हैं, आज हमारी जुबान गंदी हो चुकी है, हमारे अखलाक गंदे हो चुके हैं, इसलिए आज हम सब बूढ़े बन चुके हुए हैं। आज हम सबको, चाहे गैर हो या अपना हो, या पराया हो या मुसाफिर हो, चाहे अपना हो या जान वाला हो ना जान वाला हो, सबको अपने साथ लगाओ। लगाएंगे कि नहीं लगाएंगे बोलो इंशाल्लाह। मैं तो आपका पुराना मेहमान हूं, इसलिए अजीजों मेरे प्यारों, मैं लंबी चौड़ी तकरीर नहीं करना चाहता, आप तो मुझे सुनते रहते हैं, असल आपको मेहमान को सुनना। ये सहाबा के खानदान से है, ये सहाबा के खानदान से है, जो यमनी इनका लकब है वो असल यमन के हैं, اور صحابہ کے خاندان سے حضرت تعلق رکھتے ہیں, تو آج ہم سب کے لیے بڑی خوشی اور مسرت کی بات ہے کہ اللہ پاک نے ہم جیسے کو, اللہ پاک نے ان علماء سے ملاقات کروا دی, اور ان کی باتیں ہم تک پہنچے گی تو انشاءاللہ ہم دوسروں تک بھی پہنچائیں گے. بولو انشاءاللہ. یہ پروگرام کا کوئی پہلے سے طے نہیں تھا, یہ لوگ کون کے لوگ, چند نوجوان, یہ فیضل ہے, فوزان ہے, یہ تاج الدین بھائی ہے, توفیق بھائی ہے, پھر یہ جاس الدین بھائی ہے, سب میرے پاس آئے تھے بیٹھنے کے لیے, ملنے کے لیے. تو حضرت والا بھی اس دن میرے کو ملنے چل آ گئے, تو وہاں ملاقات ہو گئی. ملاقات ہوئی تو وہ تو حضرت تو چلے گئے, مجھے مل کر چلے گئے آگے سفر کے لیے. اب اللہ پاک نے ان کے دلوں میں کیا ڈالا مجھے پتا نہیں ہے. انہوں نے کہا حضرت ہم کو ان کا پروگرام چاہیے. میں نے کہا آپ لوگ محنت کرو گے تو میں بھی دلا دوں گا, لیکن شرط کیا ہے؟ بولو بھائی, محنت کرو گے, مجمع کو جمع کریں گے, لوگوں تک بات پہنچے گی, تو میں کیسے بھی کر کے آپ کو پروگرام دلا دوں. میں نے فون کیا, حضرت نے کہا مولانا آپ نے کہا تو میں آنے کے لیے تیار, ورنہ آج مسلمانوں اپنے وطن جانے والے تھے. تو ان جوانوں کی آپ حوصلہ افزائی کرو, یہ جو پروگرام بچے کر رہے ہیں, جوان لوگ کر رہے ہیں, اب ان کی حوصلہ افزائی کرو, ان کو بڑا بناؤ, ان کو آگے چلنا سکھاؤ, بولنا سکھاؤ کہ دیکھو کام کس طرح ہونا ہے. ہم تو اب مسلمانوں بوڑھے ہو گئے, ہم سے کام نہیں ہوتا, تو ہم اپنے بچوں کو آگے کرو, چلو بیٹا آگے بڑھو, کس طرح کام کرنا ہے, دین کا کام کس طرح کرنا ہے, سیاست میں کیسے آگے بڑھنا ہے. میں صرف دین کا نہیں بتا رہا ہوں, سیاست میں بھی آگے بڑھو. کیوں کہ اسلام میں دو چیزیں ہیں, دین کی بھی تعلیم لو, بولو بھائی, دنیا کی بھی تعلیم. آج ہمیں بڑوں کو چاہیے ہمارے دل کو خوشادہ رکھے, ہمارے دل کو بڑا رکھے, اور اپنے بچوں کو آگے کرے, اپنے جوانوں کو آگے کرو کہ دیکھو دین کا کام ہو رہا ہے, کرو, ہم مدد کریں گے, آپ کے ہیلپ کریں گے, آپ ہم وہاں بیٹھیں گے, کام آپ کرو, تو ان کے اندر ہمت اور طاقت آئے گی, تو انشاءاللہ کون کے اندر اللہ پاک گھر گھر حافظ قرآن عالم دین پیدا کر دے گا. کرے گا کہ نہیں کرے گا؟ بولو انشاءاللہ. اللہ پاک جتنی بھی باتیں کہی ہے مجھے اور آپ کو سب کو عمل کی توفیق عطا فرمائے. آمین. وآخر دعوانا الحمد للہ رب العالمین. ماشاء اللہ, آنکھوں میں بس کے دل میں سما کر چلے گئے, آنکھوں میں بس کے دل میں سما کر چلے گئے, خوابیدہ زندگی تھی جگا کر چلے گئے. یہ تھے حضرت مولانا محمد الیاس پیرامنی دامن برکاتہم العالیہ, جو اپنی پرزور خطابت سے ہم سامعین کے دلوں کو جھنجھوڑ رہے تھے.